车就可山地大白吹楼顺给他妈妈的话给开吹楼该有山楼那大都里呀那个山沙的包里大雷那秋大气里妈妈来秋里呀山地大白吹楼顺给他妈妈的话给开吹 ¡Gracias! सक्यो र दुःखको गुन्छेन न त सक्यो मनमरण सोचेन गयो सानो न त तोडेर धनकै संसार पाउने संसार पाउने तारै न छौ आखिरमा मलाई छोडेर भनके संसार पाउने तारै न छौ आखिरमा मलाई छोडेर मीठा मीठा सपना